الحمد لله الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد صراط الذين أنعمت عليهم صدق الله العظيم وصدق رسوله النبي الكريم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما الصلاة والسلام عليك يا سيدي يا رسول الله وعلى آلك وأصحابك يا سيدي يا حبيب سارے حضرات درود پاک پڑھیے الصلاة والسلام وعلى آلك وأصحابك يا حبيب الله اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وصحبه وبارك وسلم حمد الصلاة کے بعد انتہائی قابل تقدیم دوستو بزرگو بھائیو بالخصوص حضرات علماء کرام مشائخ زمان سادات کرام بالخصوص حضرت قبلہ صاحبزادہ عطا الرسول صاحب الویسی حضرت صاحبزادہ قبلہ فیاض احمد صاحب حضرت صاحبزادہ قبلہ نیاز احمد صاحب سید منصور شاہ صاحب دیگر علماء جلوہ فراز ہے مفسر اعظم پاکستان فیض ملت آفتاب علم فن صاحب تصانیف کثیرہ انتہائی باعمل اور صوفی مزاج اور غریب پرور شخصیت حضور قبلہ الحال الشیخ الشاہ مفتی خواجہ پیر حافظ محمد فیض احمد صاحب عویسی رحمتہ اللہ آپ کے اس سے مقدسہ کی خوبصورت تقریبات ہیں حضرت شیخ کیونکہ علم و فن کی دنیا کے آدمی ہیں قلم و کردار کے میدان کے شاخ سوار ہیں بعض اوقات اس طرح بھی ہوتا ہے کہ اس طرح کی شخصیات کو کسی ایک پہلو کے اندر بند نہیں کیا جا سکتا خالی اس کے ساتھ یا اس اعلی ثواب کی تقریبات کے ساتھ صرف ان لوگوں کو کسی جگہ بھی مقید نہیں کیا جا سکتا کیونکہ وہ بڑے حوالوں کے لوگ تھے تو بڑے حوالوں کے لوگوں کے لیے بڑے حوالوں کے ساتھ یہ گفتگو کی جانی چاہیے حضرت فیض ملت رحمۃ اللہ تعالیٰ نے کہ دو تین چیزیں اور اس سے پہلو سے دو ایک باتیں آپ کی خدمت میں عرض کرنی ہے اللہ تبارک و تعالیٰ سمجھنے کی توفیق عطا فرمائے حضرت کا جو شرف تھا وہ علم تھا اور آپ کا مزاج آپ کی طبیعت علمی تھی اس لوگوں کا مزاج علمی نہیں ہوتا وہ سند یافتہ بھی ہو باقاعدہ کہیں سے ان کی قرارت بھی ہو مکمل کسی ادارے کے اندر بیٹھتے بھی ہوں کسی مسجد میں مستقل جمعہ بھی پڑھاتے ہوں پر مزاج علمی نہیں ہوتا اسی لیے اعلیٰ حضرت فاضل بریلوی رحمۃ اللہ علیہ سے کسی نے پوچھا تھا کہ عالم کے لیے سند ضروری ہے تو آپ فرمانے لگے نہیں عالم کے لیے تو علم ضروری ہے آپ کے پاس علم ہونا چاہیے سند تو مل ہی جاتی تو حضرت کا جو مزاج تھا نا وہ علمی تھا علم جو ہوتا ہے نا وہ آنکھیں کھولتا ہے بندے علم ایک روشنی آپ داد بے شک نہ دے تو بات ضرور توجہ سے سنو علم جو ہوتا ہے نا وہ شناسائی پیدا کرتا ہے ایک شاعر نے تو بڑی عجیب بات کر دی وہ کہنے لگا یہ آگ ہی بھی بڑی مصیبت ہے مجھے کچھ چیزوں کا پتہ ہے اس لیے میں بڑی مشکل ہوں بندے کو علم ہوتا ہے تو بڑی ساری چیزوں سے وہ بچتا ہے جاہل بہت ساری باتیں کر جاتے ہیں عالم جو ہوتا ہے نا وہ بڑی ساری چیزوں کو محتاط طریقے سے لے کے چلتا ہے ایک بار شیخ سعدی کی عرض کرتا ہوں حضرت سعدی فرمایا کرتے تھے کہ 40 عالم بیٹھے ہونا ان کو ایک دلیل سے چوک کرایا جا سکتا دلیل سنیں گے مطمئن ہو جائیں گے. اور فرماتے تھے ایک جاہل بیٹھا ہو تو 40 دلیلوں سے بھی چوکڑی کرایا جاتا ہے. وہ جاہل ہے, اس کو پتہ ہی نہیں دلیل کی طاقت کیا ہے. عالم جو ہوتا ہے نا, عالم اس کا شرف علمی ہوتا ہے, اس کی جد و جہد علمی ہوتی ہے, اس کا مزاج علمی ہوتا ہے. علم کی چیز اسے رغبت دیتی ہے, وہ علم کی طرف بڑھتا ہے. اللہ تعالیٰ نے قرآن مجید میں فرمایا کہ انما یخشی اللہ من عبادہ العلماء, اللہ کے بندوں میں سے جو عالم ہیں وہ اللہ سے ڈرتے ہیں. کیونکہ علم جو ہوتا ہے وہ آنکھیں کھولتا ہے, دل روشن کرتا ہے, انسان کو آگاہی حاصل ہوتی ہے, شعور بیدار ہوتا ہے. تو بہت سارے کام وہ پھر کر ہی نہیں سکتا, اس لیے کہ اسے پتا ہوتا ہے. بچہ جب تک لاشعوری میں ہے اسے نہیں پتا کہ یہ اینٹ ہے, کہ یہ کتاب ہے, کہ یہ آگ ہے. لیکن جب اس کے شعور کی آنکھیں کھلتی ہیں اسے پتا چل جاتا ہے آگ ہے, بھاگنے لگا. عالم سمجھ جاتا ہے کہ یہ معصیت ہے, یہ گناہ ہے, یہ بات ٹھیک نہیں ہے. وہ پھر تھوڑا سا نا محتاط ہو جاتا ہے, اس کی زندگی میں احتیاط ہوتی ہے. حضرت فیض ملت رحمۃ اللہ علیہ محتاط قسم کے عالم, غیر محتاط نہیں. مدارس کے چندے کے لیے جب ہم لوگ اعلانات کرتے ہیں اب ہم کچھ اس طرح کی وضاحتیں دے رہے ہوتے ہیں, کئی دفعہ نا محسوس ہوتا ہے وضاحت سن کے ہی کہ کوئی گڑبڑ ہے مسئلے میں. کیونکہ بعضوں کا زیادہ وضاحتیں دینے سے بھی انسان کمزور پڑتا ہے. میری شادی تھی, میں نے حضرت فیض ملت رحمۃ اللہ علیہ کو لاہور سے بہاول پور کے لیے ٹکٹ بھیجا. میں نے کہا میری شادی میں تشریف لائیں. حضرت نے مجھے کہا کہ میں آؤں. آپ کی طبیعت ٹھیک نہیں تھی, علیل ہو گئے تو آپ تشریف نہیں لا سکے. اس دنوں کے بعد مجھے ڈاکخانے سے پیغام آیا کہ آپ کا منی آڈر آیا ہوا. میں نے کہا کہ میرا منی آڈر بہاول پور سے, مطلب یہ مجھے تو یاد ہی نہیں تھا. تو میں جب وہاں پہنچا تو وہ ایڈریس جو تھا وہ حضرت کا تھا. میں نے فون کیا, میں نے کہا یہ کیا ہے. فرمانے لگے آپ نے شرط لگائی تھی کہ ٹکٹ شادی کے لیے, ہاں تو آپ کھلا کر دیتے نا کہ جہاں مرضی آپ استعمال کریں, تو پھر تو میرے لیے 100% جائز تھا. آپ نے شرط لگائی تھی لہٰذا میں آ نہیں سکا, تو ٹکٹ کے پیسے واپس بھیج رہا. یہ میں نے کہا چار نہ دے خدا را بس میری بات یاد سنو. آپ کتنی کلبری تقریبیں کریں گے, کتنی کچھ زیادہ وضاحت دیں گے. میں گرویدہ ہوں حضرت کا, میں نے ان کو قریب سے دیکھا ہے. میں بہت ساری جگہ پہ نہیں جا پاتا, یہاں سال کے خاصی اپنی طبیعت کی وجہ سے دیتا ہوں اور اپنے اپنے دل کے میلان کے سبب سے دیتا ہوں. جب کوئی جاننے پہ جانے والا نہیں ہوتا تھا پھر بھی میں اتنا بیگ لے کے بس پہ بیٹھ کے یہاں حاضری دینے جایا کرتا. آپ اس بات کو سمجھ لیں کہ عالم جب علم سیکھ لیتا ہے. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرمایا کرتے تھے کہ علم اور دولت تیرے عیب چھپا دے. پھر سنے میں نے جانتا, علم اور دولت تیرے عیبوں میں پردہ ڈالتی ہے. اور فرمایا تیری جہالت اور تیرا محنت چھوڑ کے کثر غریبی پہ جانا پیسہ کمانا ہی نہ, یہ دونوں چیزیں تیرے پردے کھول دے گی. علم جو ہوتا ہے علم یہ آدمی کو باپردہ کرتا ہے. آپ کا جب مزاج علمی ہو, مزاج طبیعت. تھوڑے دن پہلے میں نے صاحبزادہ کوکب صاحب سے کہا, کچھ بچے فارغ ہوئے نئے تو انہوں نے خطبے پڑھنے تھے جمعے کے. ہمارا بہت سارا کام ایسا ہے جو حضرت نے کیا ہے. یہاں چلیں یہ بھی اعلان ٹھیک ہے کہ لوگ کتابیں نہیں چھپواتے, پر میرا تو درد یہ ہے کہ لوگ کتاب کا پوچھتے ہی نہیں. چھپ بھی گئی ہے تو سوال ہی نہیں کرتے کہ جناب پڑھنی ہے تو کتاب دیں, سوال ہی نہیں ہے. جب آپ مزاج علمی نہیں بنائیں گے تو کتاب چھپوا کے کس کو دیں گے. اور جب سے یہ آپ کا میڈیا ہے پھر تو کتاب سے میری طرح میں کیا مطلب بات عرض کروں. بہت سارے لوگ ہیں جن کا زیادہ وقت موبائل پہ گزرتا ہے, حالانکہ انہیں پڑھنا لکھنا چاہیے تھا. تو میں نے صاحبزادہ کوکب صاحب سے کہا کہ وہ خطبات اویسیہ تو مجھے بھیجیں آپ کسی طریقے سے. میں نے طالب علموں سے کہا کہ یار یہ حضرت نے مختصر اور آسان لکھے ہیں, اگر تم ان کو یاد کر لو نا. بچے خوش ہو گئے. او بھائی آپ نے آپ خدا رہا میری بات کو سمجھیں, ان کا مزاج علمی تھا, وہ پڑھنے لکھنے کی بات کرتے تھے. میں نے بہت سارے لوگوں کو دیکھا ہے جو حضرت سے مسائل دریافت کرتے تھے, بڑے لوگوں کے, ان کی طبیعت میں علم تھا, علم کے ساتھ وہ وابستہ رہے. آپ ان کے اصال ثواب کے لیے ایک بہترین کام یہ کریں کہ حضرت کی ایک کتاب پوری پڑھ لیں. آپ پوری کتاب پڑھیں ان کی, یہ اصال ثواب ہے. ان کا جو اتنا سارا ذخیرہ ہے، اور حضرت ڈاکٹر مسعود احمد صاحب رحمۃ اللہ علیہ نے کہا کہ ان کی تحریر کے اندر جو املا کی کچھ چیزیں ہیں، جو پروف کے معاملات ہیں، ان کو کلیئر کر دو، رکھ دو. فرمانے لگے تم پتہ نہیں پڑھو گے کہ نہیں پڑھو گے، ہو سکتا ہے صدیوں بعد ہی کو تحقیق کرنے والے آئیں اور ان کو پتہ چلے کہ بہاول پور کی ایک چھوٹی سی مسجد میں ایک شخص تھا جو تنہا تھا. نہیں، چلیں کچھ باتیں تلخ بھی ہوتی ہیں، کچھ تنہائیاں تھیں جن تنہائیوں میں اس شخص نے، کچھ لوگ ایسے تھے جو قریب ہو سکتے تھے، نہ ہو پائے الا ماشاء اللہ، کچھ شاگرد، کچھ عقیدت مند، کچھ ارادت مند زیادہ ایک ٹیم کی صورت میں سامنے آتے تو بڑا کام ہوتا. اپنے قلم سے لکھا، اپنے ہاتھ سے لکھا. کئی جگہ پہ فرماتے ہیں کہ فقیر کو کوئی معاون بھی میسر نہ آیا، شاید کچھ ساتھ ہوتا تو یہ 4,000 لکھنے والا شخص 10,000 بھی لکھ پاتا، آگے بڑھ جاتے. انقلابی زندگی، ان کا قلم جوان تھا، تازہ تھا، وہ کام کرتے رہے، کام کرتے. اور یہ یاد رکھیں کہ ہر دور میں جب بندہ کام کرتا ہے تو سارے بندے حوصلہ افزائی والے بھی نہیں ہوتے. کئی کئی لوگوں کی باتیں ہوتی ہیں، کئی کئی معاملات ہوتے ہیں، ہر بندہ حوصلہ افزائی والا نہیں ہوتا، ہر شخص وہ نہیں ہوتا جو ان کی زندگی میں ان کی تعریفیں کرتا رہا. ہاں ہاں، چونکہ میں نے کچھ وقت گزارا ہے تو مجھے پتہ ہے، وہ تیری آنکھ ہو یا سنگ ملامت کی چبھن، کون پہنچا ہے میرے درد کی گہرائی تک. او بھائی، وہ چلتے رہے، انہوں نے اپنا کام کیا. اور شوق علم کا، شوق علم کا، ان کو لکھنے کا شوق تھا تو وہ لکھتے تھے، لکھتے تھے، لکھتے جاتے اور مسلسل لکھتے تھے. ان کو پڑھانے کا مزاج آیا. پھر ایک اور بات تھی، یہ ہمارا دور دعووں کا دور ہے، اس میں یہ اسپیکر میرے ہاتھ میں ہے نا، میں آپ سے 2500 بھی نعرہ لگوانا چاہوں تو آپ نے کون سا انکار کرنا ہے. اور مجھے وہ والی تقریر بھی آتی ہے جس میں آپ بڑے نعرے لگائیں گے، مجھے آتی ہے، میں آپ کو صحیح کہہ رہا ہوں، آپ بڑے تگڑے نعرے، او ہو ہو، مجمع سارا ادھر کا ادھر ہو جائے، آتی ہے. خدا کے بندو، ایک بات سمجھو، جو حضرت کی زندگی سے ہمیں درس میسر آتا ہے وہ یہ ہے کہ ان کا شوق تھا پڑھانے کا تو دعویٰ کوئی نہیں. مدینے کا بھکاری فیض احمد ویسے، اس سے زیادہ کچھ نہیں. حضرت نے پڑھانے کا شوق پیدا کیا تو وہ نا خود فرماتے ہیں کہ میں شیخ القرآن مولانا عبدالغفور صاحب ہزاروی رحمۃ اللہ علیہ کے پاس گیا، چونکہ وہ دورہ تفسیر پڑھاتے تھے، اکابرین میں سے تھے. میں نے ان سے ملاقات کی، ان کی خدمت میں حاضری دی، ان سے کچھ باتیں کی، کیونکہ وہ اس فن میں پرانے چل رہے تھے. اٹھ کے الگ سے نیا ایک دعویٰ نہیں کیا، بلکہ اپنے بزرگوں کا جو تسلسل تھا کہ وہ تفسیر قرآن پڑھاتے ہیں، وہ لوگوں کو اس علم سے آشنا کر، ان کے پاس گیا، رہنمائی لی، باتیں کی. پھر فرماتے ہیں میں نے شروع کیا، انہوں نے یہاں بھی پڑھایا، انہوں نے لاہور میں بھی پڑھایا، انہوں نے کوئٹہ میں بھی پڑھایا، انہوں نے کاموکے میں بھی پڑھایا، انہوں نے گوجرانوالہ میں بھی پڑھایا. بندے کو شوق لگ جائے نا، ہمارے جن بچوں کو برگر کھانے کا شوق لگ جاتا ہے تو برگر اچھا اگر منڈی یزمان سے ملے تو پہنچ جاتے ہیں کہ نہیں، نہیں تو ہم تو پتہ ہی نہیں اس گل کا. جن کو شوق لگ جاتا ہے نا فوٹو کھنچوانے کا، تو وہ سفر کرتے ہیں 10 گھنٹے کا، تو پتہ چلتا ہے پتہ نہیں پیر صاحب سے دعا لینے آئے، آخر میں پتہ چلتا ہے نہیں فوٹو لینے آئے ہیں، شوق فوٹو کا لگ گیا نا. ان کو علم کا شوق تھا، اس چیز نے انہیں متعدد جگہوں پہ وہ پہنچے اور شوق کے ساتھ گئے. کوئی بڑے مطالبے نہیں، کوئی بڑے معاوضے نہیں، کوئی ایسی بات نہیں، دور دور تک شائبہ نہیں. وہ بسوں پہ بھی سفر کرتے رہے، وہ سادگی کے ساتھ اپنا وقت گزارتے رہے، لیکن علم کے ساتھ جڑے رہے. میری اور آپ کی ڈیوٹی یہ ہے کہ ہم نا اپنا شغف علم کے ساتھ پیدا کریں، اپنے سینئر اساتذہ سے رابطے میں رہیں، کچھ مسائل پوچھیں، کچھ باتیں دریافت کریں اور علم سیکھیں اپنے علم میں اضافے کے لیے. علم کو اختیار کریں گے نا تو بڑی ساری چیزیں ویسے مل جائیں گی. کنز المال میں حضرت عبداللہ ابن عباس ہی کا فرمان موجود ہے، آپ فرماتے ہیں اللہ تعالیٰ نے نا حضرت سلیمان علیہ نبی نام علیہ الصلاۃ والسلام کو 3 چیزوں کا اختیار دیا تھا کہ آپ 3 چیزوں میں سے کسی ایک کو چن لیں، مال، سلطنت اور علم. اللہ نے اختیار دیا. کیا پیغمبر آپ اللہ کے نبی مال بھی اختیار کرتے تو انہیں سخاوت ہی کرنی تھی، انہوں نے کوئی مال اپنی جمع کے لیے تھوڑی اختیار کرنا تھا. اور سلطنت بھی اگر انبیاء اور صلحاء کے پاس آتی ہے تو قوموں کا فائدہ ہی کرتی ہے، لوگوں کو عادل حکمران ہی میسر آتے ہیں. حضرت عبداللہ ابن عباس فرماتے ہیں رب نے اختیار دیا کہ 3 چیزیں ہیں. توجہ ہے میری بات پر؟ ये मैंने और आपने अपना मुहासबा करना है, हमने वैसे चुना क्या हुआ है, किधर भाग रहे हैं, वैसे सफ़र किस तरफ का शुरू किया हुआ है, किस तरफ दौड़ है, तवज्जो क्या है। मतलब चल के घंटों का सफ़र जब करते हैं तो मतमा नज़र क्या है, अपने दिल से पूछना है किसी ने हमें क्या बताना है, अपना मुहासबा करना है। हज़रत अब्दुल्ला इब्ने अब्बास फरमाते हैं कि जनाब सुलेमान अलैहिस्सलाम को इख्तियार दिया गया था तीन चीज़ों में से एक को इख्तियार कर लें, इल्म है, माल है, हुकूमत है, सल्तनत है, तीन में से एक चुन लें। तो हज़रत सुलेमान अलैहिस्सलाम ने ना इल्म को चुना, उन्होंने कहा मालिक मुझे ना इल्म चाहिए, तो रब करीम ने फरमाया मेरे नबी ने इल्म को चुना है लिहाजा माल भी दे दो सल्तनत भी दे दो। ये सारी चीज़ें इल्म के पीछे पीछे आ जाती हैं, ये उसके पीछे पीछे खुद ब खुद चलती हैं, ये मोहताज होती हैं इल्म की। अगर आपके आपका शौक और ज़ौक आलिम होना तो फ़र्ज़ किफ़ाया है ना, मुस्तकिल आलिम होना और फतवे तक पहुँचना और इतनी इस्तेदाद पैदा करना ये तो फ़र्ज़ किफ़ाया है, पर इल्म का शौक़ तो हर मुसलमान के लिए ज़रूरी है ना। इमाम ग़ज़ाली रहमतुल्लाह अलैह ने लिखा है कि हज़रत उमर बाज़ार में दुर्रा लेके जाते थे और ताजरों से सवालात करते थे, उनके उनसे पूछते थे मसाइल ज़कात के, उनसे पूछते थे तजारत के मसाइल, और अगर वो सही जवाब नहीं देते थे तो उन्हें दुर्रे मारते थे। फरमाते थे जाओ जाके पहले इल्म सीखो फिर आके तजारत करना, तुम्हें जब पता ही नहीं है मसाइल का तो तुम तो बहुत सारी चीज़ों में गलतियाँ करोगे, तुम तो बहुत सारे मामलात के अंदर गड़बड़ करोगे, जाओ दुर्रे मारते थे, जाओ जाके पहले इल्म सीखो। और इमाम ग़ज़ाली ने तो यहाँ तक लिखा है कि आपका जो हजाम है ना, नाई है बाल काटने वाला, उसे भी पहले इल्म सिखा लें, उसे पता हो कि शरीयत में कौन से बाल काटने चाहिए कौन से नहीं काटने चाहिए, फिर वो आपसे कहेगा कि मियाँ मैं नहीं दाढ़ी आपकी साफ करूँगा कहीं और जाओ। उसे भी पता हो कि मुझे शरीयत कहाँ तक इजाज़त देती है और कहाँ तक, यहाँ तो मसनत पे बैठे पीर साहब को ना, ओहो उनकी करामतें ख़तीब साहब बयान कर रहे थे, बल्ले बल्ले बड़ी बात हो रही थी, और ऐसे जनाब वो बेचारा भी पसीने में शराबूर था और नारे लगाने वाले भी समझ रहे थे कि आखिरी है बस जलसा हमारा, हाथ धो रही थी, लेकिन वो पीर साहब को किसी ने बताया कि तीन अंगूठियाँ पहनी हुई हैं एक जायज़ है, कहते वाकई उस बेचारे को अभी तक ये भी नहीं पता था, लेकिन करामतों की उसकी लाइन लगी हुई थी। तो इल्म का जो मामला है, सबसे पहले तो इल्म का शौक़ अपनी तबीयत में पैदा करें, आप मिजाज बनाएं। मैं आपसे अर्ज़ करूं कि अगर हज़रत की किताब में 4000 हैं तो 40 के नाम तो आने चाहिए, इतना तो कम से कम करें आप, 40 के नाम तो आपको आने चाहिए कि हज़रत ने ये ये ये ये किताब लिखी, और आपकी बगल के अंदर चंद रसायल तो हज़रत के होने चाहिए, जब कोई शख्स आपसे सवाल करे तो आप एक रिसाला ही पेश कर दें। मैं आपको बताऊं लिटरेचर इतना ज़रूरी है, इतना ज़रूरी है, और ये हर दौर में ज़रूरी था और हर दौर में ज़रूरी रहेगा। जब मुसलमानों पर काफिर हमला करते थे तो वो लोगों को कत्ल नहीं करते थे, सबसे पहले लाइब्रेरियाँ ज़ाया करते थे, किताबें उठा के फेंका करते थे, वो कहते थे कि ये ज़खीरा इनके पास जब तक है ये लोग ताकतवर हैं। हज़रत की तो सारी तवज्जो लाइब्रेरियाँ बनाने पर रही, किताबों पे ज़ौक रहा, किताबों का काम किया, हमें उन किताबों के नाम आए। हज़रत ने जो काम किया है, बहुत सारी चीज़ें ऐसी हैं और हैं भी बड़ी सादी, वो कोई ऐसे अदबी लफ्ज़ों के हेर फेर में चीज़ें आपको नहीं उलझाती, मवाद है उसमें, मवाद है उसके अंदर, दलायल है, आप लेंगे तो चीज़ें आपको नफ़ा देंगी। उन चीज़ों को हासिल करें, उनको पढ़ें, और इसके अलावा भी उलमा अहले सुन्नत ने जो काम किया है, जो कुतुब तसानीफ़ की हैं, उन किताबों पर तवज्जो दें, किताब का ज़ौक पैदा करें, आलिम से मसला पूछें। वो आम मसला पूछते हैं ना कई दफ़ा, तो हज़रत मौला अली शेर खुदा से किसी ने कहा था बड़ा आलिम कौन होता है, तो आपने फरमाया बड़ा आलिम वो होता है जिसको सवाल का जवाब ना आता हो तो कहे यार मैं तहकीक करके बताऊँगा, वो बंदा बड़ा आलिम है। तो अब वो जब तहकीक करेगा तो आपके मसला पूछने से उसने तहकीक की, उसने किताबें टटोली, वो आगे बढ़ा, तो जितनी देर वो पढ़ता रहा उसका सवाब आपको मिला कि नहीं मिला, आपने जो काम शुरू कराया था वो किस कदर बात जो है वो आगे बढ़ी, किस तरह करके चीज़ें जो हैं। मैं एक किताब लिख रहा था शेख कामिल आला हज़रत फाजिल बरेलवी पर, तो मैंने हज़रत फैज़ मिल्लत रहमतुल्लाह अलैह को फ़ोन किया, मैंने कहा हुज़ूर अब मेरी हैसियत एक तालिबे इल्म की और छोटा आदमी, मैंने अर्ज़ की हुजूर मैं ये थोड़ा सा काम कर रहा हूँ, तो इस तरह करके मैंने ना उसका मुसवदा तैयार करने का ज़हन बनाया है, तो आप मुझे कुछ उसमें इरशादात दें ताकि मैं बात, आप यकीन करेंगे कि टेलीफ़ोन पे शायद 6 या 7 मिनट की गुफ्तगू, हज़रत का ज़ौफ़ था, बात भी कई दफ़ा तवज्जो से सुननी पड़ती थी, लेकिन वो 6-7 मिनट के अंदर मुझे उन्होंने 250-300 सफ़े की किताब के मुसवदे का सारा पैटर्न बता दिया। क्योंकि एक आदमी का शोभा है ना, वो काम कर रहा है, और फिर मुझे उन्होंने किताबें गिनवाई, फ़लानी देख लो, फ़लानी देख लो, फ़लानी देख लो, फ़लानी देख लो, फ़लानी देख लो। तो अब चूँकि अदब भी माने था, मैं ये भी नहीं कह सका ज़रा ठहर ठहर के बोले मैं नाम लिख लूँ, मैं नहीं कह सका, लेकिन उनका हाफजा, हाफजे की मजबूती। एक दिन मैं यहाँ सुबह के वक्त पहुँचा, ऐन सहरी के वक्त, तो मैंने देखा कि हज़रत साहब कुरान पाक की तिलावत कर रहे थे। अब उसमें अल्लाह ताला आपको जज़ाए खैर दे, इन्हें मैनू बड़े ने, अल्लाह आपको खुश रखे, अल्लाह आपको बरकत दे, जज़ाए खैर अता फरमाए। सानू तो शाह साहब पैगाम दे रहे सन कि कुछ दे लैके आया करो, तो तुम सानू खड़न का पैगाम देना शुरू करता, हमें तो देना चाहिए, नज़र पेश करनी चाहिए। आप मेहरबानी करें, तवज्जो से मेरी बात सुने भाई, गौर करेंगे आप। हज़रत का मिजाज इल्मी था। मेरी आपसे गुजारिश है, जितने आप लोग यहाँ आए हैं, आप इल्म की चीज़ों को सीखें। हज़रत फैज़ मिल्लत रहमतुल्लाह ताला अलैह, जो बंदा ज़ौक इल्मी रखता हो यार, उसके मानने वालों का किताबों से ताल्लुक ही कोई ना हो। आपके तो मतलब ये कि बगलें भरी होनी चाहिए किताबों से, हमारा तो हर लहजा किताबों के साथ, और यूँ जनाब हम पेश करें, इस मौजू पर ले लो, इस मौजू पर ले लो, इस मौजू पर ले लो, ये वाली लो, ये वाली लो, हमें तो फहरिस्त जो है वो असबर होनी चाहिए। एक बात, दूसरी बात ये कि ज़िंदगी चलते रहने का नाम है। उलमा से आप पूछेंगे तो जो पानी बहता रहता है वो पाक होता है, जो एक जगह ठहर जाए उसमें शुबहात बढ़ जाते हैं। हज़रत फैज़ मिल्लत हों, हुज़ूर मुहद्दिस आज़म हों, आला हज़रत बरेलवी हों, हुज़ूर मुफ्ती आज़म हों, ये लोग जहद मुसलसल के लोग थे, और इनकी जो जद्दोजहद थी वो सियासी नहीं थी। लोग सियासी ताल्लुकदारियाँ भी बनाते हैं ना, लोग सियासी ताल्लुकदारियाँ भी बनाते हैं, सियासी अफ्तारियाँ भी कराते हैं, लोगों को पता होता है कि मेरे शहर में कौन बड़ा बड़ा अमीर बंदा है, उसके साथ लोग वक्त पर टेलीफोन भी करते हैं, राबते भी रखते हैं। उनका जितना ताल्लुक था सारा दीनदार लोगों के साथ, तलबा के साथ, उलमा के साथ, और मुसलसल काम किया, मुसलसल लिखना भी एक शख्स ने, बयानात के लिए भी जाना है, और पढ़ाने के लिए मुख्तलिफ जगह पर जाना है, फिर पूरी दुनिया के इल्मी लोगों से राबता, ये कमाल है। और ख़तों की तो मेरे पास कई खतूत हैं साहब के, खतूत के साथ लोगों के साथ मुसलसल रब्त में रहना, फिर ऐसे लोग कि जो किताब से जुड़ना चाहें उनका किताब के साथ राबता, और जहाँ महसूस हो कि ये बंदा पढ़ने लिखने का शौकीन है तो उसका कलम के साथ राबता कराना, और जहाँ महसूस हुआ ये बंदा तरीकत का है तो उसको कहना तो आ ना, हमारे पास फैज़ है, ख्वाजा वैसे करनी का भी है, गौसे आज़म जिलानी का भी है। हम पहलू ज़िंदगी और उस पर जद्दोजहद। जो बंदा जिस तरह का, हमारा ना एक मिजाज आजकल ये भी बन गया है कि हम अपनी तबीयत मुसल्लत करना चाहते हैं। जिस मिजाज का मैं हूँ, मैं चाहता हूँ सारी दुनिया इस तरह की बन जाए, भाई इस तरह होता नहीं, ये मिजाज नहीं, ये मुमकिन नहीं। आप अगर हर बंदे को ला के वहाँ खड़ा करना चाहेंगे ना कि जहाँ उसकी तबीयत नहीं है, तो वो एक तो घुटन महसूस करेगा, दूसरा जो उसका काम नहीं है वो बंदा वो काम कर सकता भी, वो नहीं कर सकता। तो हम क्या करते हैं आजकल, ये हुआ है कि लोग मुसल्लत करते हैं, अपना मुसल्लत दूसरे पे करते हैं, ज़बरदस्ती कहते हैं जो मैं कर रहा हूँ तू भी वही कर। हज़रत का ये मिजाज नहीं था। और नात खानों के साथ प्यार करते थे, मोहब्बत करते थे, पर किसी को पकड़ के ये नहीं कहा इधर आ पहले दरस निज़ामी कर, ये मेरी बात को समझे, क्या उनको इल्म से शौक़ तो था ना, मोहब्बत तो थी, प्यार तो था, लेकिन ज़बरदस्ती नहीं कराई। फरमाया ये सना खानी कर रहा है, ये भी मदीने वाले महबूब की तारीफ़ ही कर रहा है, तो चलो यही काम करे, शरीयत के दायरे में रह के यही उम्दा है। तो जो बंदा जिस पहलू में, जिस अंदाज में आता है, जहाँ आता है, आप गौर करें, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की तबीयत मुबारक इस तरह है कि हुजूर की खिदमत आली मर्तबत में लोग आते थे ना, तो हुजूर उनके जेन के मुताबिक उनकी जेन साजी फरमाते थे। एक बद्दू हाजिर खिदमत हुआ, उसने अर्ज़ की या रसूल अल्लाह मुझे इस्लाम के बारे में कुछ बताएं। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने ना उसे तरजीही बुनियादों पर दीन की बात बताई, जो तरजीही बुनियादें। अल्लाह के महबूब ने फरमाया एक तो कलमे की गवाही दे, दूसरा फ़र्ज़ नमाज अदा कर। अर्ज़ की या रसूलल्लाह कुछ ज़्यादा भी करूँ? तो फरमाया अगर तो अपने पास से नफल पड़ेगा तो अल्लाह तुझे उसका अजर अता करेगा। फिर हुजूर ने फरमाया रमज़ान के रोज़े रख। अर्ज़ की हुजूर कुछ ज़्यादा भी करूँ यानी नफली भी रखूँ? तो फरमाया अगर तू अपनी तरफ से नफली रोज़े रखेगा तो अल्लाह तुझे उसका अजर अता करेगा। फिर फरमाया हज फ़र्ज़ होने पर हज कर। या रसूलल्लाह कुछ नफल भी करूँ? फरमाया रब से तू अजर लेगा। नबी करीम ने फरमाया ज़कात अदा कर। हुजूर नफली सदकात भी करूँ? फरमाया करेगा तो अजर मिलेगा। हुजूर ने उसे तलकीन फ़र्ज़ की तरबियत फ़राइज़ की फरमाई। और ये भी याद रखें कि हमेशा असल जो होती है असल दर्जा उसी का होता है। बहुत सारे लोग हमारे ऐसे हैं जिनका फुरुआत पे पूरा ज़ोर है पूरा, और फ़राइज़ के मामले में वो कमज़ोर हैं। अल्लाह ताला हमें माफ़ करे। मतलब महफिल में ढाई घंटे से बैठा हुआ है और नमाज का टाइम आया तो उसने दौड़ना शुरू कर दिया, कोई जगह मिल जाए छुपने की। अपने ऊपर गौर कर यार, ये तू सोच, अल्लाह से माफ़ी मांग कि तेरी तवज्जो ही नहीं जा रही नमाज की जानी। अल्लाह के महबूब ने फ़राइज़ की तलकीन की, फ़राइज़ की। मेरी बात की समझ आ रही है दोस्तों को? फ़राइज़ की तलकीन की, फ़राइज़ की। शहादत, कलमा शहादत, नमाज, रोज़ा, हज, ज़कात, फ़राइज़ की। फरमाया फ़राइज़ पाबंदी से पढ़। उसने अर्ज़ की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुझे अल्लाह की इज़्ज़त की कसम, आपने जो बताया है ना इसमें कमी करूँगा ना ज़्यादती करूँगा। ये लफ्ज़ कह के वह बंदा बाहर निकला। हज़रत अबू हुरैरा फरमाते हैं करीब महबूब फरमाने लगे भाई जन्नती देखना है हुजूर, देखना है। फरमाया जाने वाले की ज़्यारत कर लो, ये वो बंदा है जिसे अल्लाह जन्नत अता फरमाएगा। उसके ज़ेन के मुताबिक तरबियत की। मेरी बात की समझ आ रही है आप हजरात? अब अभी उन्होंने फ़र्ज़ की पाबंदी करनी थी, उनको वहाँ तरबियत दी। हज़रत माज बिन जबल रदी अल्लाह तआला, आपको अल्लाह के महबूब ने यमन का गवर्नर बनाया। और जब गवर्नरी के लिए हुजूर भेज रहे थे तो साथ ही करीम ने फरमाया कि माज हो सकता है जब तुम वापस लौट के आओ तो मेरी कब्र के पास से गुजरो। हज़रत माज रो दिए, या रसूल अल्लाह मुझे नहीं जाना। तो हुजूर ने फरमाया नहीं जाना तो आपको है। अर्ज़ की हुजूर मुझे कोई नसीहत कर दें। यानी अब मौका उस नसीहत का आ गया है कि जब इंसान समझता है कि मेरी आखिरी मुलाकात है और मैं ज़ाहरी तौर पर जो बातें कर रहा हूँ वो आखिरी आखिरी हैं, तो मुझे वो वाला फूल चाहिए चमन में से जो मैं इस तरह उसे हासिल करूँ कि उसकी खुशबू फिर दुनिया और आखिरत में मुझे मुअत्तर करती रहे। तो कहा कि हुजूर कोई नसीहत कर दें, मैं अपने दीन को खालिस कर ले। फरमाया माज अगर अपने दीन को खालिस कर लोगे ना तो तुम्हारा थोड़ा अमल भी दुनिया और आखिरत में तुम्हारे लिए काफ़ी हो जाएगा। अगर मुखलिस हो के नमाज पढ़ो, ख्याल हो कि बस मेरा और मेरे रब का मामला है, सदकात दो तो तवज्जो अल्लाह रसूल की जानिब रखो, तुम कोई भी नेकी का काम करो, कोई भी खैर का काम करो। और इस पर इमाम कुशारी ने एक बात लिखी है, वो फरमाते हैं नेक अमल बंदे पर बोझ नहीं होता जब तक उसमें बंदा मुखलिस हो। ये इमामा बांधना, दाढ़ी रखना, सुन्नत शरीयत के मुताबिक लिबास पहनना, नमाज पढ़ना, ये मुश्किल नहीं होता। कब? जब तक बंदा रियाकार ना हो। अगर रियाकार हो जाए तो मुश्किल है, क्योंकि वो तो उसके तो सीने में बात खटक रही है कि पहले चार बंदे आए आके कहें तेरी पगड़ी बड़ी सोहनी है, दस बंदे आए वो आके कहें जनाब वो हो मैंने तो कल इसे तहज्जुद पढ़ते देखा है। अब चूँकि शौकीन हो गया है ये, तो अब ना जब तक तारीफ़ नहीं होती इसे मज़ा नहीं आता। फरमाते हैं अगर मुखलिस हो जाए, इखलास नसीब हो जाए, लिल्लाहियत इसे मुयस्सर आए, तो फिर इसके लिए अमल बोझ नहीं बनता। मेरी बात की समझ आ रही है ना आप हजरात? फिर अमल करना इसके लिए आसान हो जाता है। लेकिन अगर ये मुखलिस नहीं है, इसके अंदर इखलास नहीं है, लिल्लाहियत नहीं है, फिर कोई भी नेक अमल करता है तो मुशक्क़त के साथ करता है, मुश्किल के साथ करता है। फिर इसे महसूस होता है कि मैं मतलब ये कि बड़ा मेरे लिए यार ये काम मुश्किल है, आसानी नहीं रहती। بیٹھے ہوئے صاحب حضرت صاحب زادہ صاحب ماشاء اللہ تشریف لے آئے. بس ایک آدھ بات میں عرض کرتا ہوں پھر اپنی بات کو سمیٹتے ہیں. تیسری اور آخری بات جو آپ حضرات کی خدمت میں عرض کرنی ہے وہ یہ ہے، ایک تو ذوق علمی، پھر اس کے بعد جو ترجیحات ہیں وہ بڑی اخلاص والی، للہیت والی، جد و جہد والی، اور پھر ہمارے بزرگوں کا جو ترہ امتیاز رہا ہے وہ یہ رہا ہے کہ عقیدوں میں پختگی. توجہ ہے میری بات پر آپ حضرات کی؟ ادھر دیکھیے گا، عقیدے میں پختگی. یقین کامل ہونا تو انسان کے لیے سفر آسان ہو جاتا ہے، اور جو لوگ کمزور یقین کے ہوتے ہیں نا، کمزور یقین کے، اقبال نے کہا سن اے تہذیب حاضر کی گرفتار، غلامی سے بدتر ہے تیری بے یقینی، غلامی سے بدتر ہے تیری بے یقینی. اس نے کہا کہ غلام جو ہوتے ہیں نا، ان کی کوئی زندگی نہیں ہوتی، آقا سے پوچھ کے چلنا ہے، چھٹی نہیں کر سکتے، اپنی جو ذاتی خوشیاں ہیں وہ بھی پوری طرح نبھا نہیں سکتے، چونکہ پابند ہے نا کسی کے، تو غلام کی کوئی زندگی نہیں ہوتی. لیکن جو بے یقین آدمی ہوتا ہے نا، جس کے یقین میں کمزوری ہوتی ہے، وہ غلام سے بھی بدتر زندگی گزارتا ہے. یقین جب آپ کا مضبوط ہے نا، یقین، حضرت ابو بصیر رضی اللہ تعالیٰ عنہ ایک صحابی ہیں، جب نبی پاک صلی اللہ علیہ وسلم نے معاہدہ کر لیا حدیبیہ کا قریش کے ساتھ، تو ان کے اندر کچھ شرائط بظاہر بڑی سخت تھیں. ایک شرط یہ تھی کہ اگر کوئی مسلمان اپنے آقا کی اجازت کے بغیر مکے سے مدینے جائے گا تو مدینے والے اسے واپس کریں گے، پناہ نہیں دیں گے. اسی شرط کی روشنی میں حضرت ابو بصیر رضی اللہ تعالیٰ عنہ بھی نا، اب ایک آدمی قید ہے، زنجیریں توڑ کے آیا ہے، وہ توڑ توڑ کے زنجیریں مکہ شریف سے مدینہ طیبہ پہنچے، اور جب یہاں تشریف حاضر ہوئے تو نبی پاک صلی اللہ علیہ وسلم سے آ کے کہا کہ یا رسول اللہ، میں بڑی مشکل سے آیا ہوں، جوانوں میری بات پہ توجہ کرنا. تو حضور نے فرمایا بھی ہم تو وعدہ کر چکے ہیں، ہم تو نہیں تمہیں رکھیں گے. توجہ ہے میری بات پر؟ پیر صاحب نے کہا تھا میرے ساتھ عمرے پہ چلو، ایئرپورٹ پہ جا کے پتہ چلا پیر صاحب کے ساتھ فراڈ ہو گیا ہے. پیری مریدی قائم رہتی ہے؟ انہوں نے کہنا نہیں، 35% پیر صاحب بھی فراڈیے ہیں، مسئلہ گڑبڑ ہو جاتا ہے. کہیں کسی جگہ استاد صاحب کی کوئی ایسی بات جو ہماری سمجھ میں نہیں آ رہی، لیکن وہاں بھی لوگ اڑ جاتے ہیں. یہ جو کمزوری ہے نا طبیعتوں کی، اس سے کیا ہوتا ہے، انسان لاوبالی طبیعت کا ہو جاتا ہے، سارا دن بکھری سوچیں، الجھے خیالات، وسوسوں کا غلبہ، صبح کچھ تھا، دوپہر کچھ تھا، شام کچھ تھا. جس نے آج تک طے ہی کچھ نہیں کیا تو وہ سفر کیسے کرے گا؟ حضرت ابو بصیر حضور کے سامنے کھڑے ہیں، اس جگہ پناہ لینے آئے ہیں جہاں سب کو پناہیں ملتی ہیں، لیکن کریم نے کیا فرمایا، یہ بھی امتحان محبت ہے، فرمایا ہم نے وعدہ کیا ہے ہم تمہیں نہیں رکھیں گے. اتنی بات ہو رہی تھی تو وہ حضرت ابو بصیر کا جو آقا تھا، جس کے آپ غلام تھے، مکے میں اس نے دو بندے بھی بھیج دیے، وہ بھی آ گئے. انہوں نے آ کے کہا جناب آپ کا وعدہ ہے واپس کریں، حضور نے فرمایا ٹھیک ہے لے جاؤ. وہ جناب ابو بصیر کو لے گئے، جب رستے میں پہنچے نا لے کے جا رہے تھے، تو چونکہ بندے دلیر تھے، جب مدینے کی سرحد ختم ہو گئی تو کہنے لگے یہ تلوار تو دکھانا. کس طرح کیا تلوار دکھائی؟ تو ایک کی گردن کاٹی، دوسرا ویسے ہی بھاگ گیا. اب یہ دوبارہ مدینے آئے، کہا یا رسول اللہ آپ نے تو وعدہ پورا کر دیا تھا، تو میں نے بھی مدینے کی سرحد میں کچھ نہیں کہا، باہر جا کے ایک بندہ مارا ہے، ایک بھاگ گیا اور میں حاضر ہو گیا. حضور نے فرمایا ہم پھر بھی تمہیں نہیں رکھیں گے، کیونکہ ہم نے وعدہ کیا ہوا ہے، ہم اپنے معاہدے کی پابندی کریں گے. حضرت ابو بصیر چلے گئے، ایک مقام تھا، کھجوروں کی جگہ تھی، جو نہ مدینے کی سرحد تھی نہ مکے کی، وہاں جا کے کھجوریں تھیں، کنواں تھا، وہاں ڈیرا لگا لیا. انہوں نے جا کے مکے شکایت کی، مکے سے پیغام آیا کہ وہ واپس نہیں آئے، تو آپ نے فرمایا ابھی میں نے تو واپس کر دیا تھا نا، اب تم قبضہ نہیں کر سکے تو تمہاری مرضی. حضرت ابو بصیر نے وہیں ڈیرا لگایا. ادھر دیکھنا میری طرف، نہ گھر ہے، نہ بچے پاس ہیں، نہ کوئی اور ہے. کریم نے فرمایا تھا جب تک میرا دوسرا حکم نہ آئے یہاں سے اٹھنا نہیں. جیم جان دا کچھ وسا نہیں ہوں، جان یار نو دے تے شاد ہو جا. اسے دل دہن فساد سارے، دل دل بر نو دے تے آزاد ہو جا. جیو رکھے آباد تے رو وسدا، تے جدوں کرے برباد برباد ہو جا. پھر ماننا بات، پھر جہاں وہ کھڑا کرے ہو جا چپ کر کے. वहीं वक्त गुजारा। अब जगह बन गई मुसलमानों के लिए, करीम की हिकमत कामिला देखें, जगह बन गई। अब जो मुसलमान भी परेशान होता इनके पास आके बैठ जाता, क्योंकि ना वहाँ की सरहद है ना यहाँ की है। इनकलाबियों का एक जत्था जमा हो गया 300 के करीब, पहले 70 थे फिर 300 हो गए। इन्हीं में हज़रत अबू जंदल रदी अल्लाह ताला अन्हु भी आके शामिल हो गए। अब यहाँ से काफला गुजरता मक्के वालों का तो ये घेर लेते। हालात इतने परेशान कुन हुए मक्के वालों के लिए कि जिस शर्त पर वो बड़ी डींगे मारते थे ना कि देखो हमने मुसलमानों को दबा लिया, फिर खुद आके हुजूर की बारगाह में कहने लगे बाकी रहने दें, ये वाली शर्त तो ख़त्म करें ना, जो आता है उसे रखें, अपने पास पनाह दें। मेरे नबी करीम ने ख़त लिखा हज़रत अबू बसीर को। सालों बीत गए, सालों चिर होया मैनू तरले लेंदियां, कदी मोड़ मेरे वल वागा, ख्वाब मेरी विच एक बार जावे मैं सारी उम्र न जागा। देर हो गई थी इंतज़ार करते, देर हो गई, मरने के बाद भी मेरी आँखें खुली रहीं, आदत जो पड़ गई थी तेरे इंतज़ार की। इंतज़ार कर रहे थे, हुजूर का पैगाम गया कि आ जा मदीने, तेरे लिए इजाज़त हो गई, आ जा। तो जब ख़त गया तो शदीद दलील थे, ख़त को देखा आँखों से लगाया, हज़रत अबू जंदल का हाथ पकड़ के ज़ोर से दबाया, कहने लगे देख यार मैं कामयाब नहीं हो गया, मेरा बुलावा आ नहीं गया, ये लफ्ज़ कहे कलमा पढ़ा और रूह ही परवाज कर गई। गया उन्होंने कहा मुझे हुजूर ने बुलाया है, मैं मज़ार में जाके मदीने वाले की ज़्यारत करूँ। अज़ीज़ यकीन की दौलत पैदा करें। अगर थोड़ी देर के लिए भी कहीं खड़ा ही नहीं होना आता, खड़ा ही नहीं होना, हमारे बुज़ुर्गों के अकायद और नज़रियात में बड़ी पुख्तगी थी। अगर उन्होंने हमें किसी बद मज़हब से हटने का कहा तो आप यकीन करें ये मज़े वाला काम है, इस पर इनशराह सदर पैदा करें, ये मज़े वाला काम है। अगर उन्होंने हमें हुदूद का तायुन करके दिया तो ये एक लुत्फ़ वाला काम है, इसको करके देखें। अपनी मर्ज़ी का मिजाज ना पैदा करें, ये उलझा देगा। वो लोग अगर कहीं खड़े थे तो आप यकीन करें उनकी इस्तेकामत उनका हुस्न बन गई। गैरों ने भी कहा यार ये वो वाले बंदे नहीं जो स्टेज पर कुछ होते हैं नीचे कुछ होते हैं, इनका काल इनका हाल है, जो ये कहते हैं वो करके दिखाते हैं। हमने हाजी अबू दाऊद सादिक साहब रहमतुल्लाह अलैह को देखा, मैं हैरान होता था जब कभी उन्हें तालिबे इल्मी के ज़माने में देखते थे, तो बच्चे थे ना, अल्लाह ताला हमें माफ़ करे, तो हम कहते थे यार इतना बड़ा आदमी है, ज़माना सारा अदब से निगाहें झुकाता है, बड़े बड़े वज़ीर आके मिलते हैं तो सलूट करते हैं, तो ये बड़ा कुछ कर सकते हैं, करते ही नहीं, हमारा ये ख्याल होता था। फिर वक्त बदला, हम मैदान में आए तो पता चला कि ये लोग बड़े सुथरे थे, बड़े साफ़ थे, ये बड़े हसीन थे, इनकी ज़िंदगी इतनी खूबसूरत थी कि फूल भी इनके हाथों में आते थे तो इनकी खुशबू लेते थे, इतने बावकार थे, जूते सारी ज़िंदगी चप्पल के रहे और प्लास्टिक के रहे, लेकिन आप यकीन करें कि कदम एक मिनट के लिए भी नहीं डगमगाए। उन्होंने सादे उन्होंने मैंने उनको आखिरी वक्त तक रक्शे में सफ़र करते देखा, सफ़र उनका रक्शे में रहा, लेकिन मंजिल वही रही जो मुहद्दिस आज़म ने बताई थी, पैगाम वही रहा जो मुफ्ती आज़म ने दिया था, रंग वही रहा जो हज़रत आला हज़रत फाजले बरेलवी का था। और ये सारे लोग मैंने एक दिन इकट्ठे बैठे देखा तीन बुज़ुर्गों को, हज़रत शेख अबू दाऊद मोहम्मद सादिक साहब रहमतुल्लाह अलैह को, हज़रत फैज़ मिल्लत शेख फैज़ अहमद वैसी साहब, और हज़रत मौलाना अब्दुल रशीद साहब रज़वी रहमतुल्लाह अलैह समुंदरी वाले, तीनों को इकट्ठे बैठे देखा तो मैंने ना उनके हाथों में खाने के भी छोटे छोटे टुकड़े देखे, और ये खूबसूरत रंग मैं देख रहा था, तो बातें वही थी, रंग वही था, इल्मी गुफ्तगू वही थी, तो मैं कहने लगा कि क्या वो खूबसूरत लोग थे जिन्होंने यहाँ रंग चढ़ाया है। और इतना पक्का रंग था, बड़ा ही लोगों ने समझाया, बड़ी कहानियाँ बनाई, बड़ी स्टोरियाँ हुई, लेकिन उन्होंने बताया कि नहीं मियाँ वो कच्चा रंग ललारी वाला जड़ा चढ़दा तो लेंदा रहिंदा, ए इश्क तेरे दा रंग मुहम्मद चढ़ जाए फेर नहीं लेंदा, ये पक्का है। और वो पक्के रहे, आप यकीन करें वो चट्टान रहे, राहों का तायुन करेंगे लोग जब जब इन्हें देखेंगे, राहों का तायुन करेंगे और बड़ा कुछ होगा। हज़रत फैज़ मिल्लत मुझे याद है एक दफ़ा फरमाने लगे कि कराची में कुछ लोगों ने कहा सेमिनार में आना है, एक बहुत बड़ी कॉन्फ्रेंस है उसमें आना है, लेकिन सिर्फ इसलिए नहीं गए। फरमाया भाई मैं चूँकि वीडियो को पसंद नहीं करता, तो ये एक पहलू था जिस बुनियाद पर फरमाया मैं, अब तो मेरी तरह के सारे लोग बनवाते हैं ना, अब आप इधर उधर ना देखें मेरी तरफ ही देखें, आप इधर उधर ना देखें, सबसे ज़्यादा तस्वीरें मेरी ही बनती। पर मैं जो बात अर्ज करने जा रहा हूँ, जहाँ थे वहाँ वो खड़े रहे, आशना थे, उनकी आंखें खुली हुई थी, तकाजों से आगाह थे, लेकिन जहाँ उन्हें खड़ा कर दिया गया था वहाँ से हिलना उन्होंने पसंद। शायद यही बात वजह बनी कि वो अपना आप बचा के समेट के समा के ले गए। मैंने हज़रत का जनाजा पढ़ा है, मैंने देखा है, मैंने यहाँ बीमार और बुज़ुर्ग उलमा को भी, एक बुज़ुर्ग आलिम को मैंने देखा कि वो थक गए जनाजे में तो वो बैठ गए। इन सब लोगों को मैंने जनाजे में खड़े देखा, और मैंने उन लोगों को भी आंसू पूंछते हुए उस दिन देखा था जो शायद अपने घर वाले के भी किसी जाने पर रोए ना होंगे। तो फिर पता चलता था कि जो लोग निभा के जाते हैं ना, उनके साथ फिर लोगों की ना गायबाना बड़ी अकीदतें होती हैं, कोई न भी आए तो मोहब्बतें बड़ी ज़्यादा होती हैं, तो निभा जाएं। और ये तीन बातें जो मैंने अर्ज़ की हैं, एक तो शगफ इल्मी पैदा करें, दूसरा तबीयत इखलास वाली बनाएं, जद्दोजहद वाली बनाएं, और तीसरी बात मेरे अजीज़ ये कि जिन नज़रियात पर हमें हमारे बुज़ुर्गों ने खड़ा किया, दुआ ये है कि रब उसी पर हमें दुनिया से ले जाए, उसी पर पानी पर न सोहेलियाँ रंगा रंग कड़े, परे उसदा जानिए जिसदा तोड़ चढ़े, आखिर दावा यानी अल्हम्दुलिल्लाह।